को माथि मोबाइल 9842146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। प्रधानमन्त्री सुशले कोइरालाद्वारा सर्वदलीय बैठक आह्वान, बैठक दिउँसो 1 बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने। एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालय बैठक जारी, जारी बैठकमा गोर्खा फुसेल घटनाका विषयमा छलफल। अमेरिका र युरोपेली देशद्वारा रुस विरुद्ध कडा प्रतिबन्धको चेतावनी। सरकारी भवनहरू रुसी समर्थक बन्दुकधारीले कब्जामा लिन थालेपछि युक्रेनले सेना परिचालन गर्ने। र राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघ्ञानबीच आज वार्ता हुँदै वार्तामा क्रिकेट टिमभित्र देखिएको समस्याका विषयमा छलफल हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। प्रधानमन्त्री सुशील कोइरालाले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। युद्धकालीन मुद्दा बेउताएको भन्दै एकीकृत नेकपा माओवादीले विरोध जनाएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक डाकिएको हो। दिउँसो 1 बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने कार्यक्रम छ। गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्या अभियोगमा 13 जना कार्यकर्तालाई सर्वस्वसै जन्मकैदको माग गर्दै चितवन जिल्ला अदालतमा अभियोग पत्र दायर भएपछि एकीकृत माओवादीले सोमबार 3 दलको बैठक बहिष्कार गरेर विरोध जनाएको हो। उसले सरकारसँगको वार्ता र छलफल पनि बहिष्कार गरेको छ। एकीकृत माओवादीले मुद्दा फिर्ता लिन र कार्यकर्तालाई रिहा गर्न माग गर्दै आजसम्म माग सम्बोधन नभए सदन र सडकमा सङ्घर्ष गर्ने चेतावनी दिएको छ। सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग बनाउने क्रममा चलिरहेको बेला मुद्दा चलाएको भन्दै एकीकृत माओवादीले आपत्ति जनाएको हो। 2061 सालमा चितवनमा हत्या गरिएका गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारीका हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै उहाँका बुबा नन्दप्रसाद रामा गङ्गमाया लगातार झन्डै 4 महिनादेखि अनसनमा छन्। एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालय बैठक अहिले जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा कोटेश्वरमा जारी बैठकमा गोर्खा फुजेल घटनाका विषयमा छलफल भइरहेको यो माओवादी कार्यालय स्रोतले जनाएको छ। फुजेलका कृष्ण प्रसाद अधिकारी हत्या प्रकरणमा आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै ए माओवादीले हिजो 3 दलको बैठक बहिष्कार गरेको थियो। ए माओवादीले अदालतमा मुद्दा दायर गरिएका 13 जनाको मुद्दा फिर्ता नलिए सडक र सदनबाट विरोध कायमै राख्ने बताएको छ। बैठकमा युद्ध जनयुद्धका पक्षधर र परिवर्तनका पक्षधर बीच मोर्चाबन्दी गर्दै आन्दोलनको कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिनुभयो। यस्तै बैठकमा राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल भइरहेको छ। शैक्षिक सत्रसँगै आजदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ। अघिल्ला वर्षहरू जस्तै वैशाख 2 देखि 15 गतिसम्म भर्ना अभियान सञ्चालन हुने शिक्षा मन्त्रालयले जनाएको छ। 5 वर्ष उमेर पुगेका सबै बालबालिकाहरूलाई नजिकको विद्यालयमा भर्ना गर्न मन्त्रालयले सबै अभिभावक, शिक्षक तथा सरकारवालाहरूसँग आग्रह गरेको छ। यस्तै भर्ना हुन आउने कुनै पनि बालबालिकालाई नफर्काउन पनि मन्त्रालयले विद्यालयको ध्यान आकर्षण गराएको छ। आउँदो शैक्षिक सत्रसम्ममा विद्यार्थी भर्ना दर 98% पुर्याउने सरकारले लक्ष्य राखिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर रोजनाथ पाण्डेले बताउनुभयो। सहस्राब्दी विकास लक्ष्य अनुसार सन् 2015 अर्थात् अर्को वर्षसम्ममा उमेर पुगेका सबै बालबालिकालाई विद्यालय पठाउनु पर्ने हुन्छ। भर्ना दर 98% पुग्यो भने पनि सहस्राब्दी विकास लक्ष्य भेटिने भएकाले त्यसअनुसार अभियान चलिरहेको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता पाण्डे उल्लेखका अनुसार वर्षेनी भर्ना दर बढिरहेको छ। अहिले यो दर 95.6 पुगेको उहाँले जानकारी दिनुभयो। भर्ना दर बढाउन सरकारले हरेक वर्ष अभियान सञ्चालन गर्दै आएको छ। यसैबीच सबै विद्यालयमा भर्नाको यही महिनाको दोस्रो हप्ताभित्र किताब पुगिसक्ने सरकारले दावी गरेको छ। दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सार्वजनिक गाडीका चालकहरूलाई लक्षित गरी जनचेतनासँगै कारवाही अभियान पनि तीव्र पारेको छ। तीव्र गतिमा गाडी चलाउने, जहाँ पायो त्यही रोक्ने, लेन अनुसार पालना नगर्ने, जथाभावी हरण बचाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई लक्षित गरी सचेतना कक्ष सञ्चालन गरिएको छ। सुरुमा जनचेतना जगाउने र अटेर गरी कारवाही गर्ने काममा भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वसन्त पन्तले दिनुभयो। त्यस्ता चालकको अभिलेख राख्ने र 3 र 4 पल्ट गल्ती दोहोराए लाइसेन्स नै निलम्बन गर्ने गरी कारवाही हुने व्यवस्था गर्न लागिएको छ। त्यसका लागि यातायात व्यवस्था विभागसँग समन्वय भइरहेको पन्तले बताउनुभयो। काठमाडौँ उपत्यकामा हुने धेरै जसो दुर्घटनामा माइक्रोबसका चालकको लापरवाही देखिएपछि ट्राफिक प्रहरी महाशाखाले अनुगमन, जनचेतना र कारवाहीलाई तीव्र दिएको जनाएको छ। तर दुर्घटनाको जोखिम धेरै भएका पैदल यात्रुलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम भने महाशाखाले गरेको छैन। जथाभावी बाटो काटेको देखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले रोक्ने गरे पनि सुरक्षित यात्राका लागि पैदल यात्रीलाई लक्षित गरी कार्यक्रम नगरिएको महाशाखाले जनाएको छ। आकाशे पुल र जेब्रा क्रसिङ भएको ठाउँमा पनि जथाभावी सडक पार गर्ने तथा सडक डिभाइडरमा टाँगिएको डोरी नाकेर बाटो काट्ने गरेकाले पैदल यात्रु दुर्घटनाको बढी जोखिममा छन्। जथाभावी बाटो कार्ता दुर्घटनामा परिन्छ भने जानकारी हुँदाहुँदै पनि पैदल यात्रु अटेर गर्ने गरेकाले त्यसमा सडक प्रयोगकर्ता पैदल यात्रु सचेत हुनु जरुरी रहेको ट्राफिक प्रवक्ता पन्तले बताउनुभयो। पूर्वी क्षेत्रको भ्रमणमा रहनुभएका पूर्व राजा ज्ञानेन्द्र शाह आज कुम्भ मेला दर्शन गर्न सुनसरी पुग्नु भएको छ। आज बिहानै उहाँ सुनसरीको बराहा क्षेत्रमा पुग्नु भएको हो। उहाँले बराहा क्षेत्रमा स्नान गर्नुहुनेछ। सतरावासीले पूर्व राजा शाहको सम्मान गर्ने तयारी समेत गरेका छन्। सुदूरपश्चिममा देवर भाउजू बेच सिस्नो पानी लगाएर खेल्ने विश्व पर्व मनाइएको छ। परम्परागत रूपमा वैशाख महिनाको पहिलो दिन विश्व पर्व मनाइने गरिन्छ। विश्व पर्वका अवसरमा विदेश गएका घर फर्कने, नयाँ लुका लगाउने, नयाँ अन्न खाने गरिन्छ। देवर भाउजू र साली भिनाजु बेज यस पर्वमा एकअर्कालाई सिस्नो लगाएर रमाइलो गर्ने चलन रहेको छ। सिस्नो लगाएमा रोग व्याधि नलाग्ने विश्वास रहेको त्यहाँका समाजमा विद्यमान रहेको छ। यसै अवसरमा घर निर्माण, नयाँ व्यापार व्यवसाय सुरु गर्नका लागि उपयुक्त समयका रूपमा लिइन्छ। विदेश गएका घर फर्कने र दिदी बहिनी विश्व पर्व मनाउनका लागि माइतमा आउने भएकाले परिवारका सबैजनासँगै बसेर भलाकुसारी गर्ने अवसर जुटाउने गर्दछन्। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, 2071 सालमा संविधान बन्नेमा तपाईँ कतिको विश्वस्त हुनुहुन्छ? ए पक्की बन्नेछ, बी नेताहरूको व्यवहारले विश्वास गर्न सकिन्न, सी ज्योतिषलाई सोद्धा राम्रो। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बोटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 98550 61 743। अब मौसम सम्बन्धी जानकारी चितवन